ঝরে সারি দুই আঁখা কা পানি বরসিরাহে ঝরে সারি দুই আঁখা কা পানি ছেড়ো যাব মোটু তিমিলে আপু তিরতানে আপু তিরতানে বরসিরাহে ঝরে সারি দুই আঁখা কা পানি साथी सोचन मलाई के भएको छ र तलाई भेट्ने साथी सोचन मलाई के भएको छ र तलाई भन्छन् आँसु झर्दैन रे मनमा ठुलो चोट नलाई भन्छन् आँसु झर्दैन रे मनमा ठुलो चोट नलाई बरसिराहे झरे सरी दुई आँखा का पानी मीठा कुरा हुन्थे कति थिए बाचाहरू कति मीठा कुरा हुन्थे कति थिए बाचाहरू तन्किएको ज्वाला मनको निभाउँ भन्छु बढ्छहरू तन्किएको ज्वाला निभाउँ भन्छु बढ्छ बरसिराहे झरे सरी दुई आँखा का पानी छेड्यो जब मोटु तिमीले आफु तिरतानि आफु तिरतानि ছরে সরে দুই আঁখা কা পানি।